लालो खोलिकिन उनको सानो घर छ माया आउँछ भने अहिलेसम्म कुरे अब छिटै उनलाई भेट्नु पर्छ मायाको टुम्बो भेटे कति मन होला लुम्बो खोली किनार उनको सानो घर छ माया आउँछ भने अहिलेसम्म कुरे हुन् अब छिटै उनलाई भेट्नु पर्छ माया आउँछ भने अहिलेसम्म कुरे हुन् अब छिटै उनलाई भेट्नु पर्छ सारा जगतमा खोली किनार उनको सानो घर छ माया आउँछ भने अहिलेसम्म कुरे हुन् अब छिटै उनलाई भेट्नु पर्छ न सारा गतमा तिमलाई खोज्दै यो सारा जगतमा खोली किनार उनको सानो घर छ माया आउँछ भने अहिलेसम्म कुरे हुन् अब छिटै उनलाई भेट्नु पर्छ माया आउँछ भने अहिलेसम्म कुरे हुन् अब छिटै उनलाई भेट्नु पर्छ Oh, चोट वेदना सहिछौ कति मेरो अभावमा रहिछौ खोली किनार उनको सानो घर छ माया आउँछ भने अहिलेसम्म कुरे हुन् अब छिट्टै उनलाई भेट्नु पर्छ वेदना सहिछौ कति मेरो अभावमा रहिछौ खोली किनार उनको सानो घर छ माया आउँछ भने अहिलेसम्म कुरे हुन् अब छिट्टै उनलाई भेट्नु पर्छ माया आउँछ भने अहिलेसम्म कुरे हुन् अब छिट्टै उनलाई भेट्नु पर्छ सङ्गीतको क्षेत्रमा लय सृजनाबाट असंख्य श्रोताको मन जित्न सफल रामु खड्का र मुना थापाको सुमधुर आवाजमा गोपाल ओली सङ्गीतको लोक साङ्गीतिक कोसेली खोली किनार खोली किनार उनको सानो घर छ माया आउँछ भने सीआरपीटी 013-0045-4-11 र पीआरपीटी 60-45-16-35 घर खाली भाछ रामु खड्काको उत्कृष्ट लय सृजना र गोपाल ओली सङ्गीतको उत्कृष्ट शब्द सृजनाभित्र विमल अधिकारी र सारिका केसीको सशक्त म्युजिक भिडियो अभिनयको साथमा लोक साङ्गीतिकको शैली खोली किनार भावना म्युजिक सल्युसनद्वारा सर्वत्र बजारमा उपलब्ध छ के तपाईँ पनि कुनै पनि म्युजिक भिडियो निर्माण गर्न र म्युजिक भिडियोमा अभिनय गर्न वा कुनै पनि गीत सङ्गीतको बजार व्यवस्थापन गर्नका लागि राम्रो म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने सदैव सम्झनुहोस् भावना म्युजिक सोल्युसनलाई सम्पर्क मोबाइल नम्बर 98510-98451 98510-98451